नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। व्यवस्था विकास संसदको अवरुद्ध हटाउने बारे प्रमुख दलहरूबीच छलफल हुँदै सहमति कार्यान्वयनको प्रतिबद्धता आए मात्र सदन चल्न दिने माओवादीको भनाइ। व्यवसायलाई विस्थापित गर्न टेन्डर आह्वान गरिएको भन्दै फलफुल तथा तरकारी थोक व्यवसाय सङ्घ नानगढको विरोध खारेज नगरी आन्दोलनमा उत्रने चेतावनी। गरिबीका कारण भारतमा एक महिलाद्वारा 7 महिनाकी छोरीको बिक्री। अमेरिकामा भएको विमान दुर्घटनामा 7 जनाको मृत्यु। र फिफाले घुस लिएर कतारलाई सन् 2022 विश्वकप फुटबल आयोजना गर्न दिएको आरोप। आइपिएलको उपाधिका लागि कोलकाता र पन्जाब आज भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। व्यवस्थापिका संसदको अवरुद्ध हटाउने बारे प्रमुख दलहरूबीच छलफल हुँदैछ। प्रमुख दलका नेताहरूबीच संविधान सभा भवनमा अनौपचारिक छलफल भइरहेको छ। अहिले केही बेरपछि प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यक्रम रहेको छ। माओवादी प्रमुख सचेतक गिरिराज मणि पोखरेलले छानबिन समिति गठनसहितको सहमति कार्यान्वयनको प्रतिबद्धता आए सदन सुचारू हुने बताउनुभयो। 4 बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रमुख विपक्षी एकीकृत नेकपा माओवादी सहितका दलहरूले बजेट अधिवेशनको पहिलो दिन नै संसद बैठक अवरुद्ध गरेका थिए। माओवादीले 4 बुँदे सहमति अनुसार संविधानसभा चुनावमा भएको भनिएको धाँधली छानबिन उच्च स्तरीय राजनैतिक समिति गठनको माग अघि सारेको छ। शनिबार प्रधानमन्त्री सुशील कोइरालाले एमालेका शीर्ष नेताहरूसँग छलफल गरी ए माओवादी लगायतका दलले गरेको संसद अवरुद्ध हटाउन र उनीहरूको माग सम्बोधन गर्ने बारे छलफल गर्नुभएको थियो। नेकपा एमालेका अध्यक्ष जननाथ खनालले गुटबन्दीमा नलाग्न पार्टी नेता कार्यकर्तासँग आग्रह गर्नुभएको छ। काठमाडौँको तिनकुनेमा आज बिहान भएको कार्यक्रममा उहाँले पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो। नयाँ नेतृत्वका लागि नेताहरू माधव कुमार नेपाल र केपी शर्मा ओली छुट्टा छुट्टै गुट बनाएर लागेको बेला उहाँले यस्तो आग्रह गर्नुभएको हो। नवौँ महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजलाई केन्द्रीय समितिले सर्वसम्मत रूपमा पारित गरेपछि पार्टी अझ एक ढिक्का भएर अगाडि बढ्ने उहाँले दावी गर्नुभयो। उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले राजनैतिक गतिरोध अन्त्य गर्न दलहरू मिल्नुको विकल्प नरहेको बताउनु भएको छ। नेपाल परिवार नियोजन सङ्घको 36 केन्द्रीय सभालाई उद्घाटन गर्दै मन्त्री सिंहले समग्र देश विकास गर्न राजनैतिक संक्रमण अन्त्य गर्नुपर्ने र त्यसका लागि दलहरू मिल्नुको विकल्प नरहेको बताउनुभयो। राजनैतिक अस्थिरता रहेसम्म सरकारले काम गर्न नसक्ने, सुरु भएका कामले पूर्णता नपाउने तथा सबै क्षेत्रमा अवरोध हुने सिंहको भनाइ छ। सबै दल इमान्दार भई जनताले दिएको म्यान्डेट अनुसार तोकेको समयमा संविधान जारी गर्न सके देशले कानुन पाउने र सोही अनुसार अघि बढ्दा सम्पूर्ण समस्या हल भएर जाने भन्दै सिंहले संविधान निर्माणका लागि कुनै बखेडा नझिकी सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। अध्यक्ष प्रचण्ड सहितका नेताहरू संविधान सभा र व्यवस्थापिका संसदको बैठकमा जानुपर्ने भएपछि बैठक स्थगित भएको हो। बैठक भोलि बस्ने माओवादीले जनाएको छ। बैठकमा नेताहरूको कार्यविभाजन प्रस्तावमा छलफल गर्ने कार्यसूची थियो। बेलायतका विदेश राज्यमन्त्री युगो स्वायर नेपालको 3 दिने औपचारिक भ्रमणका लागि भोलि राजधानी आउनुहुने भएको छ। नेपाल बेलायत कूटनैतिक सम्बन्ध स्थापनाको 200 वर्ष पुग्न लागेको सन्दर्भमा पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा सहयोगका थप क्षेत्रहरू पहिलाउने उद्देश्यले राज्यमन्त्री स्वायरले भ्रमण गर्न लाग्नु भएको हो। नेपालको पछिल्लो राजनैतिक अवस्था तथा संविधानसभाको निर्वाचनपछि गठन भएको संयुक्त सरकार र त्यसले अघि सारेका सामाजिक आर्थिक विकास योजना लगायतका विषयमा उच्च सरकारी अधिकारीसँग छलफल गर्नु उहाँको भ्रमणको अर्को उद्देश्य रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमा आचार्यले पर्यटन व्यवसायीहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ। पर्यटन मन्त्री आचार्यले आज विज्ञप्ति जारी गरी नेपाल पर्यटन बोर्डबारे छानबिन गर्न समिति गठन भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको हो। नेपाल पर्यटन बोर्ड र अन्य स्थानमा भए गरेका आर्थिक र अन्य गतिविधिको छानबिन गर्दा दोषी देखिएका जो कोही व्यक्तिलाई निलम्बन लगायतका कारवाही गर्न मन्त्रालय दृढ छ विज्ञप्तिमा भनिएको छ। मन्त्री आचार्यले पर्यटन बोर्ड लगायतका संस्थाको संरचनागत सुधारका लागि छिट्टै कार्यदल गठन गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ। नारायणगढको लाइनचोक स्थित सञ्चालनमा रहेको फलफुल तथा तरकारी थोक बजारमा व्यवसायलाई विस्थापित गर्ने गरी टेन्डर आह्वान गरिएको भन्दै फलफुल तथा तरकारी थोक व्यवसाय सङ्घ नारायणगढले विरोध जनाएको छ। आज रिपोर्टर्स क्लब नेपाल क्षेत्रीय कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी सङ्घले तत्काल टेन्डर प्रक्रिया खारेज गर्न माग गरेको छ। सङ्घका अध्यक्ष थिर प्रसाद धेतालले जिल्लालाई कृषि उत्पादनमा अग्रणी स्थानमा पुर्याउन र हजारौँ व्यक्तिलाई रोजगारी दिन सफल फलफुल तथा तरकारी थोक बजार विस्थापित र विघटन गराउन नगरपालिकाले सुनियोजित ढङ्गबाट टेन्डर आह्वान गरेको बताउनुभयो। उहाँले टेन्डर खारेज नगरिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी पनि दिनुभयो। आज अन्तर्राष्ट्रिय दुग्ध दिवस स्वच्छ दुध सेवन दीर्घ जीवनयापन भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। व्यावसायिक रूपमा गाई भैँसी पाल्ने किसानको संख्या बढ्दै जाँदा दुध उत्पादनमा सुधार हुन थाले पनि नेपाल अझै दुधमा आत्मनिर्भर बन्न सकेको छैन। वार्षिक 8% दुधको माग बढिरहे पनि उत्पादन वृद्धि दर भने 4% मात्र रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। बोर्डका अनुसार अहिले दुग्ध क्षेत्रमा झन्डै 1.5 लाख किसान प्रत्यक्ष संलग्न छन्। देशभर दुग्ध उत्पादक सहकारी संस्थाको सहकारी तथा समूहको संख्या 1600 छ। तथ्याङ्क अनुसार दुध उत्पादनको 40% हिस्सा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान DDCले गरेको छ भने बाँकी 60% निजी क्षेत्रबाट उत्पादन हुने गर्छ। दुध उत्पादन बढाउन अझै सरकारी लगानी बढाउनु पर्ने पशु विज्ञहरूले बताउँदै आएका छन्। दुध उत्पादन बढाउन सरकारले विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, माधव कुमार नेपाल अध्यक्षमा उठ्नु पार्टीको विधान सम्बन्ध नहुने एमाले सचिव शङ्कर पोखरेलको भनाइमा तपाईँको विचार के छ? ए ओली पक्षको पक्ष पोषण, बी नेपाल पक्षलाई चिडाउने काम, र सी बोल्न स्वतन्त्रता छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 0063, मोबाइल नम्बर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियससम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज साँझसम्म घाम लाग्न सक्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, भारतमा एक महिलाले आफ्नी 7 दिनकी छोरीलाई 13,000 रुपियाँमा बिक्री गरेको पाइएको छ। पश्चिम बङ्गाल राज्य जलपाइगुडी जिल्लाको झोगी बस्तीमा बस्ने एक महिलाले गरिबीको कारण छोरी बेचेको भारतीय समाचार संस्था आजतकले जनाएको छ। भिख मागेर जीवन गुजारा गर्ने ती महिलाका यसअघि नै 3 जना सन्तान रहेका छन्। गरिबीका कारण उनले 4थो सन्तान 7औं दिनमा एक निसन्तान दम्पतिलाई उनले छोरी बेचेकी हुन्। एक कुरा सार्वजनिक भए राज्य भारतको समाज कल्याण विभागले बालिकालाई आफ्नो संरक्षणमा ल्याएको छ। विभागले जिल्ला प्रशासनमा उजुरी गरे पनि बच्चा बेच्ने आमा र किन्ने दम्पति पक्राउ परेका छैनन्। उता अमेरिकाको म्यासाचुसेट्समा विमान दुर्घटनामा 7 जनाको मृत्यु भएको छ। सो विमान निजी विमान भएको बताइएको छ। सिएनएनले विमानमा सवार सबैजनाको मृत्यु भएको जनाएको छ। विमान म्यासाचुसेट्सको बेडफोर्ड जङ्गल क्षेत्रमा खसेको थियो र उडानका बेला विमानमा आगलागी भएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। खेल समाचार। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले घुस लिएर कतारलाई सन् 2022 विश्वकप फुटबल आयोजना गर्न दिएको आरोप लागेको छ। बेलायतको चर्चित पत्रिका दि सन्डे टाइम्सले कतारले घुस दिएको र फिफा अधिकारीहरूले घुस लिएको दाबीसहित समाचार छापेको छ। पत्रिकाले इमेल पत्र र बैङ्क ट्रान्सफरको कागजात फेला पारेको दावी गरेको छ। तत्कालीन फिफा उपाध्यक्ष एवं कतारी फुटबल अधिकारी मोहम्मद बिन हमामले विश्वकप आयोजना गर्न दिए बापत फिफामा रहेका दक्षिण अफ्रिकी अधिकारीलाई 50 लाख अमेरिकी डलर घुस दिएको समाचारमा उल्लेख छ। हमामले निर्णय हुनु अघि एक वर्ष अघिदेखि नै आफ्नो देशको पक्षमा लबिङ गरेको पत्रिकाको दावी रहेको छ। उता इन्डियन प्रिमियर लिग आइपिएलको 7 संस्करणको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाबीच प्रतिस्पर्धा हुँदैछ। उपाधिसँगै पन्जाबलाई पहिलो क्वालिफायरमा बिहोरेको हारको बदला लिने मौका समेत मिलेको छ। दोस्रो क्वालिफायरमा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पन्जाबले उपाधिका लागि फेरि कोलकातासँग भिड्ने अवसर पाएको हो। दुवै टोलीले उपाधि जित्ने दाबीसित तयारी गरेको बताएका छन्। खेल बेलुका 8 बजेपछि चिन्ना स्वामी स्टेडियम बेङ्गलोरमा हुनेछ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। व्यवस्थापिका संसदको अवरुद्ध हटाउने बारे प्रमुख दलहरूबीच छलफल हुँदै सहमति कार्यान्वयनको प्रतिबद्धता आए मात्र सदन चल्न दिने माओवादीको भनाई। व्यवसायलाई विस्थापित गर्न टेन्डर आह्वान गरिएको भन्दै फलफुल तथा तरकारी थोक व्यवसाय सङ्घ नानगढको विरोध खारेज नगरी आन्दोलनमा उत्रने चेतावनी। गरिबीका कारण भारतमा एक महिलाद्वारा 7 महिनाकी छोरीको बिक्री। अमेरिकामा भएको विमान दुर्घटनामा 7 जनाको ज्यान गयो। र फिफाले घुस लिएर कतारलाई सन् 2022 विश्वकप फुटबल आयोजना गर्न दिएको आरोप। आइपिएलको उपाधिका लागि कोलकाता र पन्जाब आज साँझ भिड्दै। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षणहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 9845049728, प्रेम हिमाली, चैनपुर, मोबाइल 9845568075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 9845597258। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र SLC र +2 गर्न पाइने साथै इंग्लिश जापानी